18ویں صدی دا شاعر بلے شاہ پنجابی صوفی کویتا دی سکھر دوپہر ہے۔ اس دے بے باگ تے باگی بولاں وچ سچ دا سیک ہے تے اپنے رب نال شوخی پر انداز وچ گل کرن دی مستی۔ مایا دے کنگٹ وچ لکے حقیقی حسن نو بلے شاہ اپنے خاص شوخ انداز وچ یوں مخاطب کردے ہن۔ मन हर लीता फिर न अपना दर्शन दीता फिर न अपना दर्शन दीता शहर पियाला ए मैं पीता शहर पियाला ए मैं पीता सायक हूं मैं कचिया वे उमत चुकबो सजना गुण शर्मा कानून लखिया वे उमत चुकबो सजना सजना घूंघट चुकवो सजना हुने शर्मा कानून रखिया वे घूंघट ओले नाल कुसदना मैं मुश्ताक दीदार दिया तू घूंघट चुकवो सजना हुने शर्मा कानून रखिया वे